Coke Studio Season 10. Ar-Rahman Ar-Rahim Sami'ul Basir Hakimul Alim Ya Hayyul Qayyum. عظیم سری الرضا اس پہ ہی راضی رہوں جو کیا تو نے مجھ کو عطا یہ جو ندامت کی مالا ہے میرے گلے میں پڑی تسبیح اس کو بنا دے الہی تسبیح اس کو بنا دے الہی Allahumma inni as'aluka bi rahmatika ya zul jalal apne kiye pe jhukaye hu sar dil mein ranjo mala tu jo sune na sunaunga kisko ye faryad main Sami'ul Basirul Mujib Tu hi Sami'ul Basirul Mujib Tu hi Sami'ul Basirul Mujib Rabbe azane bilali bhi tu arham bhi tu aur jalali bhi tu خالق ہے تو تو رب مصطفیٰ تو رب مرتضیٰ رب صراط مستقیم تو رب کعبہ تو کی کشتی کو دیکھتا ہوں موزے ندامت میں سنبھل جائیں گے تو ہی تو وہ روشنی ہے کہ جس سے میں غافل ہوں Thank you. हश्र का अंदाजा नहीं। बख्शिश का सामान लाया नहीं तेरे दर पे खड़ा। मेरे इरादे जो टूटे तो मुझको पता ये चला, तेरी हुकूमत में होगा वो ही बस जो तूने कहा। अपने हबीब के सदके में सुन ले मेरी ये दुआ। रब्बे ज़र्बे हैदर हमज़ा भी तू, रब्बे असाए मूसा भी तू, तू रूबरू भी और है कूबहू तू। रब्बे ईसा तू, रब्बे मरियम, रब्बे साहबा तू, रब्बे पंशन या रही।